आखा भंजन पर आखा भंजन पर उन्हें बस्ने ठावसम झारे मन को जल को मेटना पाने थे ए बादल तिमी जस्तै आकाशमा उड्न पाए मायालुलाई भेट्न पाउने थे डडापाखा भङ्ज्याङ पार गरेर उनी बस्ने ठाउँसम्म झारेर मनको झल्को भेट्न पाउने थे ए बादल तिमी जस्तै आकाशमा उड्न पाए मायालुलाई भेट्न पाउने थिए मायालुलाई भेट्न पाउने थिए खोज्न घरबाट भागे म तिमीलाई खोज्न घरबाट भागे म कति लामो बाटो हो थाके म मनको झल्को मेट्न पाउने थिए ए बादल तिमी जस्तै आकाशमा उड्न पाए मायालुलाई भेट्न पाउने थिए तिमीलाई खोज्न घरबाट भागे म कति लामो बाटो हो थाके म मनको झल्को मेट्न पाउने थिए ए बादल तिमी जस्तै आकाशमा उड्न पाए मायालुलाई भेट्न पाउने थिए मायालुलाई भेट्न पाउने थिए तिमीसँग भेट हुने भोलि यति पीडा छैन, आज भोलि यति पीडा छैन, तिमी कहाँ छौ म कहाँ छु थाहा छैन, मनको झल्को मेट्न पाउने थिए। ए बादल ए बादल, तिमी जस्तै आकाशमा उड्न पाए मायालुलाई भेट्न पाउने थिए, आज भोलि यति बिरा छैन, तिमी कहाँ छौ म कहाँ छु थाहा छैन, मनको झल्को भेट्न पाउने थिए। ए बादल ए बादल, तिमी जस्तै आकाशमा उड्न पाए मायालुलाई भेट्न पाउने थिए, मायालुलाई भेट्न पाउने थिए। तिमी जस्तै आकाशमा उड्न पाए मायालुलाई भेट्न पाउने थिए, मायालुलाई भेट्न पाउने थिए।